मन को कुरा सुनाउना मुटु भित्र सजाउना तिमी मेरो घाम छाया तिमी नै मेरो पहिलो माया पोख्दैछु तिम्रो सामु मनको भावना आज सम्झना आउँछ तिम्रो हरेक बिहान साँझ सम्हाल्दियो मेरो जीवन छ तिम्रै हातमा गर्दैछु यो गीत आज म तिम्रै यादमा यो मनको पानामा लेखिसके तिम्रो नाम तिमी बिना यो जीवन छैन है कुनै काम यु आर माई ड्रिम गर्ल आई नेभर लिभ योर ह्यान्ड यु आर माई फर्स्ट लभ यु आर माई भ्यालेन्टाइन जीवन भरि साथ देऊ चाहे तिमी पीडा देऊ तिमी मेरो सारा संसार तिमी नै मेरो जुने आज तिम्रो चोखो यो माया पाउँदा फुल्छु यो सारा संसार तिमीलाई सामु देख्दा संसारले ईर्ष्या गर्छ तिम्रो हाम्रो माया देख्दा संसार नै भुल्ने गर्छु तिम्रो त्यो साथ पाउँदा खुसीको बहार बनी तिमी आयो जिन्दगीमा तिमी नै सङ्गीत मेरो तिमी नै साधना फुले छैन तिमीलाई कहिल्यै माया म तिमीलाई गर्छु मेरो साथ नछोड है म तिमी बिना मर्छु मनको कुरा सुनाउना मुटु भित्र सजाउना तिमी मेरो घाममा